नमस्कार नमस्कार नमस्कार हार्दिक अभिवादन म स्वागतम कालापारीका चाहिँ हाम्रो राजा नाति ए अर्का नाति काम केही भएन गाठे त्यो के हो गर्नु पनि अरेको पनि गाठे उता गएर म चाहिँ देखाउन्न फेरि बुढाले के भने होला भन्नु होला यस्तो कुरो के भएको थियो भन्दाखेरि छिमेकाको चाहिँ नि यसो त्यो के केटाकेटीको फोटो सेयर गरौँ भनेको बिहे के बिहे अनि यताबाट चाहिँ नि के सेयर गरेँ उतापट्टि म चाहिँ देखाउन्न गएको थिएँ ल कुरो त्यस्तै छ है राजनाति ल अब सुरुवातमा एउटा गाना सुनौँ गाना मात्रै सुन्न पाइयो भने त्यसपछि क्यार्न बच्छ भन्ने कुरो हामीले जानेको छौँ नाति नातिनालाई टक्क कसरी स्वस्थ मनोरञ्जन गराउने कसरी हँसाउने भन्ने कुरो दुल्लु आवाजको हातमा छ ल एउटा गाना ठोकौँ त्यसपछि चाहिँ नि नाति नातिनाको माझमा चाहिँ धेरै कुराहरू अगाडि सार्ने कुरो यहाँनिर जानकारी गराउन चाहन्छु दुल्लु आवाजलाई अलिअलि रुगा पनि लाओस् अलिअलि खोकी पनि लाओस् ल यो गाना सुनाउँ त पहिला रापले लौन नि चलायो हटुली हटुली हटुली हटुली रापले लौन नि जलायो हटुली हटुली हटुली हटुली चलायो हटुली सानी ल ठुली सानी बिचकी नबिचकी सबैको कुरो सम्बन्धित गीत बनाएको छन् गाडी. अब हाम्रो चाहिँ कलाकारहरूलाई पनि मान्नै पर्छ. कसो हो यो रान्नाथी र मुसिक्क आएछ हो भने औँलो उठाएको छन्. यस्तो छ पारा. आज एक बिहानी आउँदै थिएँ. नाति ध्यान दिएर सुन त. आज एक बिहानी आउँदै थिएँ. एउटाले चाहिँ त्यो भएको झुललाई एकदमै मान्छेको टाउकै छेरी जत्रो भङ पार्दै रहेछ. त्यो देखेँ. त्यहाँबाट सोधेँ ए भाउ के अरे यो भनेर सोधेँ. हेर्नु न हजुरमा यति सानो सानो पाल्यो नि यो झुलको राति पङ्खाको हावी नछेर ठुल्ठुलो भङ बनाएको अरे. कति हाँस्ने भएको रहेछ. सुनाउँदाखेरि त दङ्ग लाउँछ क्या. अनि त्यस्तै एउटा व्यक्तिले के भन्नु ए हजुरमा म त अङ्ग्रेजीमा टिलिन्त छु भनौ. अङ्ग्रेजी त म जति त यति म जति जान्ने त कोही पनि छैन अङ्ग्रेजीमा भनौ. फुर्ती गरौँ. एउटाले ल्याएर त्यो लो यो किताब पढेर भ्या भने उसले पाँच घन्टा लाएर पढ्यो. पढिसकेपछि होइन के पढिस् त भाउ भनेर मैले सोधेँ. हेर्नुहोस् हजुरबा यति धेरै पात्रहरू यो उपन्यासको किताबमा तर झुर रहेछ यो अङ्ग्रेजी उपन्यास कथा नै छैन भन्यो. अनि अर्कोले भन्यो बाबु त्यो उपन्यासको कथा होइन टेलिफोन डायरी हो. यो त टेलिफोनवाला मान्छेको नाम मात्र हो अरे. अच्छा म गुरु सुन्न पाइन्छ गरे. होइन कता हो कालापात नाति है कसो हो भने भन्दैन होइन पनि भन्दैन गरे. यी राजनाति भने कस्ता छन् भन्दाखेरि के भन्छ त्यो श्रीमतीको हातबाट डाडुले पिताई भोगेको मान्छे श्रीमतीको हातबाट डाडुले पिताई भेटेको मान्छे तरकारी थाप्दा पनि तर्सन्छ भने जस्तै हो यो. हो गर्ने के होला. जस्तो भर इन्जोय हाँसी मजाक केन्द्र तपाईँ यति बेला सुनिरहनु भएको छ. अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगा हर्चको यो ध्वनि तरङ्गमा हामी तपाईँसँग रहँदा एकदमै चाहिँ नि कुराहरू नानाभाँती कुराहरू सुनाइरहेछौँ. तर अहिले हजुरबा अलि बिरामी बिरामी भएको कारणले यो दुलुवा बाजे चाहिँ तपाईँहरूको माझमा चाहिँ रहिरहँदा फेरि अलिअलि यसो बिरामी भएको कारणले त्यति धेरै चाहिँ नि ऊ चाहिँ रमाइलो छैन नि गर्न सकेको छैन. अनि एउटाले भनौँ अहिले आउँदै थिएँ ए दिलुवा बाजे साह्रै गर्मी भयो क्यार्नी हो भनेर भने मैले भने ए बाबु अब गर्मी भएर क्यार्नी गर्मी हटाउने पट्टि लाग्ने भने त उसले के भन्छ गर्मी त त्यसै हट्छ नि दिलुवा बाजे. अब मलाई टेक्निक आयो. अब गर्मीमा पसिना एकदमै आयो भने घाममा बसेर पसिना सुकाइन्छु बुझ्नुभयो बाजे अरे. पसिना बढी आयो भनेर के भन्छ घाममा बसेर सुकाउँछु भने. अनि एउटाले चाहिँ सुनाओ फेरि हेर्नुहोस् हजुरबा तपाईँले चाहिँ जतिसुकै जोक्स सुनाउनुहोस् रिखी झमला जोक्स हिजो रिखी झमला जोक्स भने मैले भने ए बाबु भन्न त सुनाएन त भन्नु भने उसले भन्यो भिजा लगाएर सिङ्गापुर घुम्न हिँडेका रिखी धमलालाई एयरपोर्टबाटै खेदिएछन्. के भएछ भनेर बुझा त पासपोर्टको ठाउँमा सहकारीको पासबुक पो हिँडेर बोकेर हिँडाएर चाहिँ किनेको पनि सीमा हुन्छ गाडी भनेर भने त्यहाँनिर अलिकति हाँसो भयो. त्यसो अलि यता आएको थिएँ अनि त्यहाँबाट भनेका यो के भन्छ यो आजभोलि त मोबिलमा त्यो टेम्पल रन भन्ने गेमले साह्रै हाइलाइट लिएको छ. क्यान्डी करस र टेम्पल रनको त पुरै मार्केटै बढी छ. तर एउटा नातिलाई भनेको ए नाति टेम्पल रन खेल्दैनस् भने त अँ खेल्दिनँ भनेर भएको. अनि यो किन भएको यो भने त अर्कोले के भन्छ हेर्नुहोस् दिलुवामा चाहिँ मन्दिरबाट मूर्ति चोरेर भागेको मान्छे टेम्पल रन खेल्दा तर्सिन्छ अरे. होइन नाति अलि ढिलो कुद्छ कि कसो हो कुरो. राजनातिको दिमाग अलि अलिकति ठुलो चले जस्तो छ यहाँनिर. त्यसपछि हिँड्दै थिएँ भएको कुरो कि एउटा बाबाजी साधु सन्त पिपलको रुखमुनि बसेर एउटा हात उचालेर तपस्या गरिरहेका छन्. अर्को मान्छे गयो बाबाजी मेरो श्रीमतीले मेरो सास परान खान थाली योबाट बज्ने केही उपाय भए चाहिँ बताइदिनु पर्यो भनेर भन्यो. त्यहाँबाट बाबाजीले भने हे बालक त्यस्तो कुनै उपाय मसँग भएको भए म जोगी बन्थेँ अरे. अनि कताले कल्लो परेर नाति नाति नै कसो लो नमस्कार हो नमस्कार नमस्ते हजुर ओहो नातिनी कहाँबाट हो माडीबाट हाम्रो चाहिँ नि कुमारी नातिनी कि कसो हो? हजुर प्रेम कुमारी नातिनी हाम्रो चाहिँ नि नातिनीलाई नचिने अब चाहिँ नि कसलाई चाहिँ चिन्नु र कि कसो हो? अझ फेरि दुलो अझ अलिअलि चाहिँ नि रुगा हो कि लाग छ त्यही भएर अझ दुलो अझलाई अलि चाहिँ मान्छे चिन्न गाह्रो हुनु पनि ठ्याट ठ्याट चिन्छु क्या फेरि हुन त हो क्यानी नानी अब बुढो जानु पर्यो अब जति केयर गर्छु भने पनि नहुने क्या त्यही छोटो गाडी जति जोगाएर चलाउँछ भने बिग्रन्छ भने आस्ते हो क्या नातिनी ल अब आज चाहिँ नातिनीले हजुरबाट प्रश्न सोध्नु पर्छ ल म उत्तर दिन्छु सोध्ने हो ए भगवान् यसो कहिले कहीँ हामी पनि उत्तर दिन पाऊँ भन्यो नातिनी आउँदैन भन्नुहुन्छ ल त्यसो भने ककसलाई सम्झिने ल ट्याक्कै भन्नुहोस् सर्वप्रथम हजुरबालाई धन्यवाद अनि रिजन दादालाई अनि मलाई अनि नाति स्पेसलिस्ट सुनिदाको लागि ल हुन्छ है नातिनी आउँदै गर्नु होला मया नमार्नु होला यसो कुराकानी बढाउँदै गर्नु होला अहिले पनि छुट्यौँ के अरे है हुन्छ ल अब हाम्रो नातिनी आउनु भयो त्यो कहाँ चाहिँ प्रेम कुमारी नातिनी माडीबाट त्यहाँलाई चाहिँ नि गफै त हो नि होइन अब गफ गफ गरे पैसा नपर्ने अनि एउटा नातिलाई छैन ए नाति अब जाडो चाहिँ नि म कसरी कतायो त बा अहिले त गर्मी छ भने हजुर म सधैँ जाडो हटाउने फर्स्ट क्लास आइडिया छ भने हो अनि म पनि दङ परेँ ओहो फर्स्ट क्लास आइडिया जाडो भयो नि के हो भने त हेर्नु सजिलो राति चाहिँ नि जाडो पऱ्यो भने सिराको आगो लगाएर टक्क आगो ताप्दै सिद्धै हुन्छ अरे के भने भए म त जिल खाएँ क्या आजभोलि नाति नातिनाको कुरो सुन्दा हाँसो लगाउँछ गएको थिएँ कता कल्लापारी कोही आओ ल नमस्कार है नमस्कार ए नमस्कार नमस्कार ओहो कति सानो पनाती कहाँबाट हो के नाम रे पनातीको अग्रिम पौडेल ए हो हाम्रो पनाती अग्रिम आएछन् गएको थियो अनि के हो अग्रिम नाति पनाती खबर के छ हाल खबर भनिएको अनि आज बोर्डिङ त बिदा छ क्या त होइन त नाति पनाती साँच्ची पनाती भन्छु भने नाति भन्दा साँच्ची क्या फेरि अनि आज के भएर बिदा भएको थाहा छ हो मजदुर दिवस हामी चाहिँ नि सम्पूर्ण चाहिँ नि मजदुरहरू एक गाउँ भन्ने चाहिँ नि मूल धाराका साथ आज मई दिवस पनि भन्छन् के अरे होइन ल अब पनाती आउनु भएको छ आज दुलु आवाजलाई त्यति बिग्रेर सन्चो छैन ल कसलाई सम्झने हो आज हजुरलाई धन्यवाद मम्मीलाई बाबालाई आमालाई आमालाई बुवालाई दिदीलाई दादालाई अङ्कललाई आन्टीलाई मामालाई माइजूलाई ल पनाती अगाडि आउँदै गर्नु अहिले भने छुट्यौँ क्या ल अग्रिम पनाती आउनुभएको थियो कहाँ चाहिँ पौडेल यता चाहिने टाढीबाट सम्पूर्णलाई सम्झना गर्नुभएको थियो है रान्दाति खै यो पिपल चौतेन हावा पनि चल्दैन पसिनाले भ्याउँछ अरे ल अब गाना साना सुनौँ त्यसपछि छोटो ब्रेकमा जाउँ ब्रेकपछि फेरि कुराकानी गरौँ ल सबै बस्न खान्छु आया आया आया आया मुटु दुख